बुनिलाई माया गर्दा चोट मात्र पाए मैले दुई दिनमा छुट्ने गरी कस्तो माया लाए मैले धिक्कार्दैछु मेरो जुनीलाई धिक्कार्दैछु मेरो जुनीलाई मलाई रुन परे पनि कहिले रुन नपरोस् मेरी जुनीलाई धिक्कार्दैछु मेरो जुनीलाई मलाई रुन परे पनि कहिले रुन नपरोस् मेरी जुनीलाई तिमलाई मैले रोज जस्तो बर मिलो बधाई दिन्छु तिमलाई मैले रोज जस्तो बर मिलो सधैँ भरि खुशी मिले स्वर्ग जस्तै घर मिलो सधैँ भरि खुशी मिले स्वर्ग जस्तै घर मिलोस् खुकुरीलाई माया गर्दा चोट मात्रै पाए मैले दुई दिनमा छुट्ने गरी कस्तो प्रीति लाए मैले धिक्कार्दैछु मेरो जुनीलाई धिक्कार्दैछु मेरो जुनीलाई मलाई रुन परे पनि कहिले रुन नपरोस् मेरी उनीलाई धिक्कार्दैछु मेरो जुनीलाई परोस मेरी मुनी बुलाए पीरती को खेला कस्तो किन भयो यति सस्तो पिरतीको खेला कस्तो किन भयो यति सस्तो आज लाउने भोलि छोड्ने बन्यो किन चलन यस्तो आज लाउने भोलि छोड्ने बन्यो किन चलन यस्तो बैगुनीलाई माया गर्दा चोट मात्र पाए मैले दुई दिनमा छुट्ने गरी कस्तो प्रीति लाए मैले धिक्कार्दैछु मेरो जुनीलाई धिक्कार्दैछु मेरो जुनीलाई मलाई रुन परे पनि कहिले रुन नपरोस् मेरी उनीलाई धिक्कार्दैछु मेरो जुनीलाई கையில் இருந்த பாரோஸ் மெரியுனிலாய்.